अहिलेको संविधान सभाले एक वर्षमा संविधान जारी गर्छ, सिंहले भन्नुभयो। त्यसपछि तीन वर्षभित्रमा नयाँ संविधानका सबै कानूनहरू बनाइसक्छौ। संविधान जारी भएको अवस्थामा नयाँ कानून बनाउन तीन चार वर्ष लाग्ने र त्यसबेला स्थानीय निकायले अन्तरिम स्थानीय सरकारको काम गर्ने भएकाले स्थानीय निकायले संहिताको विरोध नभई सहयोग गर्ने उहाँको भनाइ छ। नेपाली कंग्रेसका महामन्त्री तथा संविधान मसौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले आगामी माघको पहिलो सातामै संविधान जारी हुने बताउनु भएको छ। संविधान निर्माण हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै सिटौलाले संविधानका धेरै अन्तर्वस्तुमा सहमति भएको र विवादका रूपमा रहेका केही विषयमा पनि चाँडो सहमति हुने बताउनुभयो। संविधान सभा अन्तर्गतका पाँचवटै समितिले आफ्नो काम शुरू गरिसकेको बताउँदै सिटौलाले आफू सभापति रहेको संविधान मसौदा समितिले सहमति जुटेका विषयलाई निर्गुल समितिमा पठाउने र उक्त समितिले त्यसलाई लिपिबद्ध गरेपछि संविधान लेखन योग्य हुने उहाँले बताउनुभयो। नयाँ वर्षको अवसरमा झापा काठमाडौँ सम्पर्क समितिले त्रिचन्द्र क्याम्पसमा गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सिटोलाले नयाँ वर्षको शुभकामना दिँदै 2071 साल नेपालीको लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। एकीकृत नेकपा माओवादीको कार्यालय बैठकले जिल्ला सम्मेलनहरूमा देखेको विवाद समाधान गरेर जाने निष्कर्ष निकालेको छ। आज बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिमपाटमा बसेको बैठकमा आगामी राष्ट्रिय सम्मेलन सम्मेलनको पूर्व सन्ध्यामा देखिएको विवाद संविधान निर्माण प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो। एकीकृत माओवादीले अहिले देशव्यापी रूपमा जिल्ला सम्मेलन जारी राखेको छ। स्थानीय तहमा यसअघि हुने कार्यक्रम तामझामका साथ हुने गरेको भए पनि अहिले धेरैजसो जिल्लामा देखिएको विवाद कसरी हल गर्ने भन्ने विषयमा केन्द्रीय कार्यालयको बैठक केन्द्रित रहेको हो। एकीकृत माओवादीमा जिल्ला तहमा पनि निर्वाचनको विधि र प्रक्रिया पूरा नगरेको भन्दै असन्तुष्टि बढेको छ। समुद्रमा 11 दिन पहिले भएको डुंगा दुर्घटनालाई कारण जनाउँदै दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजीनामा दिनुभएको छ। डुंगा दुर्घटनामा 200 यात्रु डुबेको पुष्टि भएको छ भने 100 जना अझै समुद्रमा हराइरहेका छन्। डुंगामा 476 मानिस सवार थिए, त्यसमा केही स्कूली छात्र र शिक्षकहरू पनि थिए। यो घटनापछि पदमा रहिरहनु आफूलाई बोझ भएको भन्दै उहाँले आज राजीनामा दिनुभएको हो। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज दिल्ली डेयर डेभिल्स र मुम्बई इण्डियन्स तथा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ। यूएईको शारजा क्रिकेट मैदानमा अपरान्ह हुने खेलमा दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सको सामना गर्नेछ। प्रतियोगितामा चार खेल खेलेको दिल्ली तीनमा हार र एकमा जित निकाल्दै अंक तालिकामा अन्तिमबाट दोस्रो स्थानमा छ भने आफूले खेलेका तीनवटै खेल हारेको मुम्बई तालिकाको अन्तिम स्थानमा छ। सोही मैदानमा आज बेलुका हुने अर्को खेलमा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुनेछ। चेन्नईले खेलेको चार खेलमध्ये तीनमा जित र एकमा हार बेहोर्दै प्रतियोगितामा छ अंकका साथ दोस्रो स्थानमा छ भने तीन खेल खेलेको हैदराबाद एकमा जित र दुईमा हार बेहोर्दै दुई अंकका साथ अंक तालिकामा 6 स्थानमा रहेको छ। प्रतियोगितामा गैरातीको खेलमा किङ्स इलेभेन पंजाबले कोलकाता नाइट राइडर्सलाई 23 रनले पराजित गर्दै चौथो जित दर्ता गरेको छ। अवस्थ दिउँसो 1 बजेको अर्पण खबर सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9845146174। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा

104.5 मेगाहर्ट्ज। हाम्रै गाउँघरको परिवेशमा चलन चल्तीमा रहेको उखान टुक्काको खेल अनि रमाइलो कुराकानीको सङ्गालो कार्यक्रम अर्पणको चौतारी मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा हरेक साताको आइतबार दिउँसो 1 बजेको अर्पण समाचारपछि सुन्न नभुल्नुहोला। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो कार्यक्रम अर्पणको चौतारी।